ಸರದಾಗೆ ಬಾವುವ ಮಾದಾಗೆ ತಿಂದಾಯ್ ಪೂದಾಗರೆದ ವರಮಗೆ ಕಸ್ಲೈ ಮಾಯಾ ಸಚನಿ ಸಾಮಲೆದ ಕಾಗೆ ಸಾಗ್ರ ತಿಂದೆ ಪಾನೆ ಕಾಗೆ ಕಾಗೆ दिल मान्दै छ अवस्था कसलाई माया साँच्चै समले त लागिसक्यो तिमीले पनि धरतीमा झार्न सक्दैन थिए किनकि त्यो सम्भव छैन। सानो तिम्रो लागि बाउआमा त्यागेको छु अनि संसार भुलेको छु मैले, तर तिमीले बदलामा घात दिएर गयो। भन न, अब म कसको लागि बाँचौँ? उज्यालो म्युजिक प्राली सगौरा प्रस्तुत गर्दछ केही समयको अन्तराल पछि प्रतिभावान कलाकार बलराम न्यौपानेको मन छुने लोक दोहोरी गीत कसलाई माया साँच्ने। पीआरबीटी 013-00-48-134 र पीआरबीटी 60-45-45-27 बलराज छेत्रीको उत्कृष्ट लय र बलराम न्यौपानेको मन छुने शब्द लहरी भित्र विमलराज छेत्री अनि ऋतु थापाको सुमधुर आवाज कसलाई माया साँच्ने अब बजारमा।